अर्पण 104.5 मेगाहर्ट्ज यस अर्पण स्थानीय समाचारको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै फोन नम्बर 0556563290 रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। नारायणी डेभलपमेन्ट बैंकको माथि मोबाइल 98452446174। नमस्कार, अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट लाइनमा www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको बिहान 7 बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब स्थानीय समाचार विस्तारमा। नेपाली कङ्ग्रेस चितवनले आज 9 लोकतन्त्र दिवस मनाउने भएको छ। जिल्ला सभापति टेकप्रसाद गुरुङद्वारा हिजो जारी विज्ञप्तिमा नानगढ स्थित होटल सेन्टर फार्ममा कार्यक्रमको आयोजना गरी लोकतन्त्र दिवस मनाउन लागेको उल्लेख गरिएको छ। नयाँ वर्ष 2071 सालको अवसरमा शुभकामना आदान प्रदान एवं स्यापन समारोह समेत जोडिएको कार्यक्रमलाई 2071 लोकतान्त्रिक संविधान समृद्ध नेपाल निर्माणका लागि भन्ने नारा दिएको छ। आज दिउँसो सभा 12 बजे शुरू हुने समारोहलाई नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्यहरूले सम्बोधन गर्ने जिल्ला सचिव जितनारायण श्रेष्ठले बताउनुभयो। आर्थिक वर्ष 2070-71 सकिन करिब 3 महिना बाँकी छँदै इन्धनका लागि छुट्टाइएको बजेट सकिएपछि जिल्ला विकास समितिको काम कारवाही प्रभावित हुने देखिएको छ। यस वर्षका लागि जीविसले 17,66,629 रुपियाँ इन्धन खर्च छुट्टाएको थियो। जीविसका योजना तथा प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले सो बजेट चैत मसान्तमै सकिएको जानकारी दिनुभयो। जसमध्ये 13,61,375 रुपियाँ भुक्तानी भइसकेको र 4,05,000 रुपियाँ भुक्तानी गर्न बाँकी रहेको शर्माले बताउनुभयो। जीविसले गत वर्ष 17,09,731 रुपियाँ वर्षभरिलाई इन्धन पुर्याएको थियो। यस वर्ष पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएका कारण बजेट अपुग भएको उहाँले बताउनुभयो। इन्धनका लागि छुट्टाइएको बजेट सकिएपछि जीविसले यस महिना कार्यालयका कोही पनि कर्मचारीलाई इन्धन खर्च दिएको छैन। जीविसले कार्यालयकी सवारी साधन प्रयोग गर्ने तथा निजी सवारी साधन प्रयोग गर्ने कर्मचारीहरूलाई मासिक सुविधा स्वरूप हरेक महिना तेल दिने गरेको भए पनि यस महिनाबाट सो सुविधा रोकिएको हो। इन्धन सुविधा कटौती भएपछि काम गर्न असहज हुन थालेको कर्मचारीहरूले बताएका छन्। इन्धन अभावका कारण फिल्डसम्म पुग्नमा समस्या हुने गरेको कर्मचारीहरूले बताएका छन्। वर्षभरि भएका विकास निर्माणका कामहरूको जेठ महिनामा अनुगमन गर्ने कार्यतालिका रहे पनि इन्धनको लागि छुट्याइएको बजेट सकिएकाले अनुगमन कार्य नै प्रभावित हुने सम्भावना देखिएको छ। स्थानीय विकास अधिकारी तिलक प्रसाद पौडेलले भन्नुभयो, इन्धन कटौती हुँदैमा जीविसको काम कारवाही प्रभावित नहुने दावी गर्नुभयो। पौडेलले तेल खर्च नपाएकै कारण अनुगमनका लागि फिल्डमा साना नमान्ने कर्मचारीहरूलाई कारवाही गर्ने बताउनुभयो। सरकारी तलब पाएपछि कसैले पनि काम गर्दिन भन्न नमिल्ने बताउँदै स्थानीय विकास अधिकारी पौडेलले आफूले चढ्ने गाडीमा समेत आफ्नै खर्चमा तेल हाल्ने गरेको दावी गर्नुभयो। कर्मचारीहरूले भने आफ्नै खर्चमा इन्धन हालेर काममा जान नसक्दा अनुगमन लगायतका कामहरू प्रभावित भइरहेको बताउनुभयो। इन्धनको उचित व्यवस्थापन गर्न नसक्दा आर्थिक वर्षभरमै महत्त्वपूर्ण मानिने अन्तिम त्रैमासिक अघि नै इन्धनको बजेट सकिएको एक कर्मचारीले बताउनुभयो। जीविसले जिल्ला प्राविधिक कार्यालयका कर्मचारीहरूलाई पनि इन्धनको व्यवस्था गर्दै आएको थियो। विकास निर्माणको कामहरू गर्दै आएको यस कार्यतालिका कर्मचारीहरूलाई पनि तेल सुविधा कटौती हुँदा समस्या परेको छ। चितवनमा सञ्चालित इट्टा उद्योगहरू धराशायी बन्दै जान थालेको छ। राज्यको सुरक्षा नीति फितलो, सञ्चालनमा विभिन्न कठिनाई लगायतका समस्याले उद्योगहरू धराशायी बन्दी जान थालेको हो। जिल्लामा उद्योग सञ्चालनका लागि 40 उद्योगहरू दर्ता भएर सञ्चालनमा आए पनि अहिले 19 मात्रै इटा उद्योग सञ्चालनमा छन्। अन्य उद्योगहरू विभिन्न कारणले सञ्चालनमा आउन सकेको छैन। चितवन इटा उद्योग संघका निवर्तमान अध्यक्ष विनोद कुमार श्रेष्ठका अनुसार अस्थिर राजनीतिका कारण व्यवसाय सञ्चालन गर्न कठिनाई भएको छ। सरकार परिवर्तनसँगै सुरक्षा व्यवस्थापनमा निकै चुनौती थपिने भएकोले आफूहरूको व्यवसाय लामो समयसम्म टिक्न र टिकाई राख्न समस्या भएको निवर्तमान अध्यक्ष श्रेष्ठले बताउनुभयो। विशेष गरी पछिल्लो समय चन्दा आतंकले गर्दा व्यवसायलाई निरन्तरता दिन नसकेका उद्योगीहरूले अहिले व्यवसाय नै बन्द गरेका छन्। आफूले राज्यलाई उद्योग सञ्चालन गरे बापत ठूलो मात्रामा राजस्व तिर्दै आए पनि यो क्षेत्रलाई राज्यले कुनै सुरक्षाको व्यवस्था नगरेको गुनासो गर्नुभयो। आफूले उद्योग सञ्चालन गरेपछि बेरोजगारीहरूलाई रोजगारको अवसर प्रदान गरेकाले यो क्षेत्रको विकास गर्न आवश्यक छ, श्रेष्ठले भन्नुभयो। पूर्वी चितवनको वीरेन्द्रनगर गाविसका लालपुर, सैनपुर, रत्नगर नगरपालिकाभित्र यस्ता उद्योगहरू सञ्चालनमा छन्। चितवनमा परिवार नियोजनका अस्थायी साधन प्रयोगकर्ता तुलनात्मक रूपमा वृद्धि हुन सकेको छैन। जिल्ला जनस्वास्थ्य कार्य चितवनका अनुसार गत आर्थिक वर्षमा जिल्लामा 123,984 जनाले परिवार नियोजनको अस्थायी साधन प्रयोगकर्ता रहेकोमा यस वर्ष 360 थप जना थप भई 124,344 जनाले परिवार नियोजन साधन प्रयोग गरेका छन्। यो लक्ष्यको तुलनामा निकै कम रहेको जनस्वास्थ्यको भनाइ छ। गत वर्ष जिल्लामा 158,567 जनाले परिवार नियोजन साधन प्रयोग गर्ने लक्ष्य लिएको थियो। परिवार नियोजनका साधनमध्ये स्थायी बन्ध्याकरण ग्राउनीको संख्यामा सबैभन्दा बढी प्रगति भएको जिल्ला जनस्वास्थ्यकाले चितवनकी परिवार नियोजन सुपरिवेक्षक सीता दाहालले जानकारी दिनुभयो। गत आर्थिक वर्षमा 963 स्थायी बन्ध्याकरण गराउने लक्ष्य लिएकामा त्यसमा 23% प्रगति भएको हो। गत वर्षमा जिल्लामा 1,363 जनाले स्थायी बन्ध्याकरण गराएका थिए। जिल्लामा सबैभन्दा धेरै भरतपुर नगरपालिकामा 22,818 र सबैभन्दा कम सिद्धि गाविसमा 870 जनाले परिवार नियोजनको साधन प्रयोग गर्ने गरेको पाइएको छ। डिप्रोभेरा, आइयुसिडी, पिस र इम्प्लाइटको प्रयोगकर्ता सबैभन्दा धेरै रहेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ। जिल्लाका पहाडी र ग्रामीण भेग क्षेत्रका समुदायको महिलाहरूले अहिले प्रजनन स्वास्थ्य तथा परिवार नियोजन साधन प्रयोग गर्ने अभियानमा सक्रिय भएका छन्। स्वास्थ्य कर्मीहरूका अनुसार रूढिवादी मान्यताको कारण परिवार नियोजन तथा प्रजनन स्वास्थ्यको कुरा सुन्न समेत लाजमान्य सो समुदायका महिला सरकारी र गैर सरकारी सामाजिक संस्थाले सञ्चालन गर्दै आएको कार्यक्रममा सहभागी हुन थालेपछि उनीहरूमा बिस्तारै त्यसप्रति जागरूकता बढ्दै गएको बताएका छन्। ग्रामीण समुदायमा अहिले धेरै सन्तान पाउनुहुन्न, सुखी परिवार कसरी बनाउने, परिवार नियोजन र यौन तथा प्रजनन स्वास्थ्यका विषयप्रति संवेदनशील हुँदै गएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख केर सिंह गोदारले केही समय अघिसम्म पटक पटक बोलाए पनि स्वास्थ्य चौकीमा नआउने चेपाङ तथा दलित समुदायका महिला अहिले तल्लो पेट दुख्ने, आङ्खस्ने, गर्भ रोक्ने लगायत परिवार नियोजन प्रजनन तथा यौन स्वास्थ्य सम्बन्धी स्वास्थ्य सेवा लिन स्वास्थ्य चौकीमा आउनेको संख्या वृद्धि हुँदै गएको छ। उहाँका अनुसार यस जिल्लामा हाल नियमित अस्थायी परिवार नियोजनका साधन प्रयोग गरिएका सरदर 10,000 महिला रहेको तथ्याङ्कले पनि पुरुषभन्दा महिला परिवार नियोजन तथा प्रजनन स्वास्थ्यप्रति सचेत रहेको जनाएको छ। अब पालु अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, देशभर देखिएको पेट्रोलियम पदार्थको बाप्रति तपाईँको विचार के छ? ए, बक्यौदा नबुझाएपछि यस्तै हो, बी मूल्य बढाउने सरकारको रणनीति, सी भण्डारण गर्ने प्रविधि रोक्नुपर्छ। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। खबरको यति बेला नारायणगढ टोडा बिर्ग सडक खण्ड खुल्ला छ, त्यसै गरी नारायणगढ मोगलिन, मोगलिन ओबिसी काठमाडौँ सडक खण्ड, मोगलिन दमौली पोखरा सडक खण्ड र नारायणगढ फ्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबर ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन फोन नम्बर 0656 63063 मोबाइल नम्बर 9855061743 मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको आजको अधिकतम तापक्रममा 39 डिग्री सेल्सियस र न्यूनतम तापक्रममा 20 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमानमा महाशाखाले जनाएको छ। त्यस्तै आज बिहानैदेखि दिनभर घाम लाग्ने सम्भावना रहेको महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। हवस् त बिहान 7 बजेको अर्पण स्थानीय समाचार सकियो। सुजिता हमाल बिदा भए, नमस्कार। पर्यटन उद्योग महाशाखा प्रमुख मधुसूदन बुर्लाकोटीका अनुसार पर्यटन मन्त्री भीम आचार्य नेतृत्वको टोलीले आधार शिविरमा आरोही तथा शेर्पाहरूका चासोलाई सम्बोधन गर्ने प्रयास गर्नेछ। आरोहणलाई निरन्तरता दिनका लागि हामीले के गर्नुपर्छ भन्ने विषयमा अथवा उहाँलाई के सहजता कस्तो सहजता चाहिन्छ भन्ने विषयमा सबै सहज गर्ने मुख्य उद्देश्य हो। हेलिकप्टरमा जान लागेको सो टोलीमा करिब 12 जना अधिकारी रहने उनले बताए। दुर्घटनापछि केही आरोहीले सगरमाथा नचढ्ने सोच बनाएको भन्ने अपुष्ट खबरहरू आएका थिए। भारतको आम चुनावमा देशको व्यापारिक राजधानी मुम्बईसहित उत्तरका कश्मीर र आसाम र दक्षिणको तमिलनाडु राज्यहरूमा मतदाताहरूले आज भोट हाल्दैछन्। संसदको 117 सिटका लागि हुन लागेको मतदानमा उच्च जनसहभागिता हुने अपेक्षा गरिएको छ। एकजना बिबिसीका संवाददाता भन्छन्, सरकार गठनमा मुख्य भूमिका खेल्ने साना तर शक्तिशाली क्षेत्रीय पार्टीहरूका लागि आजको मतदान महत्त्वपूर्ण रहेको छ। आम चुनावको परिणाम मेको मध्यसम्ममा आउने अपेक्षा गरिएको छ। दक्षिण सुडानका राष्ट्रपति